मलाई जिन्दगीमा के दियो? अभाव, एक्लोपन, विवाह गरेर मैले के पाएँ? पर एउटा ठेला गाडा चलाउनेसँग विवाह गरेको भए साथ त पाउने थिएँ। पल्लो कोठाबाट आएको आवाज कानमा गुन्जिएपछि मैले बिस्तारै ढोका खोले र बाथरूम जाने बहानाले प्यासेजमा उभिएर उनीहरूका कुरा सुने। आफूलाई के के नहुँ भन्ठान्छ, अरूको नमस्कारले मात्र जिन्दगी चल्छ। स्वास्नी मान्छे निरन्तर बोलिरहेकी थिए र प्रत्युत्तरमा केवल शून्यता थियो। घरि ठुलो स्वरले बोल्ने र घरि चुप रहने गर्दै खै उसले के के भनी त्यसपछि मैले चासो राखिन। त्यति बेला रातको करिब 2 बजेको थियो र म एक निद्रा सुतेर बिउछिएकी थिएँ। वास्तवमा तल आँगनको गेट खोल्दा र लगाउँदा आएको खतराका आवाजले मलाई बिउछाएको थियो। पछि थाहा भयो त्यही मान्छे आएको रहेछ। उसके श्रीमतीको एकहोरो संवाद सुनेपछि मलाई त्यो मानिसको बारेमा जिज्ञासा भयो। ऊ को हो, के काम गर्छ र सधैँ किन यति राति घर फर्कन्छ? वर्षौंदेखि एउटै घरमा डेरामा बस्ने क्रममा उनीहरू अकस्मातै अहिले मेरा छिमेकी बनेका छन्। एउटै फ्ल्याट सेयर गरेर हामी बसेका छौँ। जम्मा 4 वटा कोठाको फ्ल्याटमा 2 वटा उनीहरूले लिएका छन् र 2 वटा हामीले। बाथरूम, प्यासेज, बरन्डा सबै साझा छन्। यसअघि ती कोठामा विद्यार्थी बस्थे। सधैँ पढिरहेको देख्थे म उनीहरूलाई। कहाँ पढ्थे, कतिमा पढ्थे त्यस विषयमा भने मैले कहिले चासो राखिन, न त उनीहरूले नै बताए। उनीहरूले कोठा छोडेको कुरा पनि मैले त कोठा खाली भएपछि मात्रै थाहा पाएकी थिएँ। सरकारी जागिर भए पनि साहित्यिक गतिविधिमा संलग्न भएका कारण म काठमाडौँमा एउटा बेफुर्सदिलो जीवन बाँचिरहेकी थिएँ। त्यसैले पनि आफ्नै वरिपरि हुने कतिपय घटनाबाट टाढै रहन्थेँ। तर त्यस रातको घटनाले भने मलाई केही दिनसम्म विचलित बनाइरह्यो। ती 2 कोठामा परिवार भएका राम्रा मान्छे आउँदैछन् भनेर घरबेटीबाट सुनेकी थिएँ। त्यसबाहेक उनीहरूको बारेमा मलाई केही थाहा थिएन। स्वास्नी मान्छे भान्सामा थिए। उसको लोग्ने सायद सुतिरहेको थियो। उसको मुख हेर्ने इच्छाले म धेरै बेरसम्म बरन्डामा यता त्यता हिँडे जस्तो गरेर त्यसै टहलिए। केही क्षणको प्रतीक्षापछि भान्सा पुछेको रुमाल निचोड्दै ऊ बरन्डामा आई। म त्यसै आँखा जुताउँदै मुसुक्क हाँसे। प्रत्युत्तरमा ऊ पनि मुस्कुराई, तर अनुहारमा गहिरो असन्तुष्टि भने स्पष्ट झल्किन्थ्यो। मलाई किन आफ्नो स्वभाव भन्दा बाहिर गएर उनीहरूको बारेमा जान्न मन लाग्यो र भने, हेर्नुहोस् न छिमेकी भन्नु मात्रै, तपाईँहरूसँग भेट नै भएको छैन। साँच्ची घर कहाँ हो तपाईँहरूको? दोलखा, उसले छोटो जवाफ दिए। के गर्नुहुन्छ? हतार हतार आफ्नो मुख्य जिज्ञासा राख्न पाउँदा मन हलुका भए चाहिँ लाग्यो। म त खास केही गर्दिनँ, उहाँ चाहिँ पत्रकार हुनुहुन्छ, उसले भने। पत्रकार? आश्चर्यजनक भावमा प्रश्न अनायासै मुखबाट निस्कियो। हजुर, उसले भने। कहाँ काम गर्नुहुन्छ, नाम के हो? म यसरी प्रश्न गरिरहेकी थिएँ मानौ मलाई अर्काको व्यक्तिगत विवरणमा निकै चासो छ। उसले बताएको पत्रकारको नाम मेरा निम्ति वर्षौंदेखि परिचित थियो। नाम सुनेर म निकै खुसी भएँ। एउटा चर्चित दैनिक पत्रिकासँग सम्बद्ध त्यो नाममा आएका रिपोर्टिङ, यदाकदा काम गर्दाका अनुभव र लेखहरू मलाई निकै राम्रो लाग्थ्यो। तर मान्छे भने कहिले देखेकी थिइनँ र देख्ने भेट्ने खासै रुचि पनि थिएन। कुराकानीबाट थाहा भयो उनीहरूका 2 वटा छोराछोरी रहेछन् र दुवै होस्टेल बस्दा रहेछन्। त्यस दिन दिनभरि मलाई ती महिलाको अनुहार र पत्रकारको नाम आँखा वरिपरि आइरह्यो। बिचरा त्यति ठुलो पत्रकार आफ्नी श्रीमतीका ती वचनहरूले उसलाई कति आत्मग्लानी महसुस गरायो होला। उसकी श्रीमतीको रातिको संवादबाट आर्थिक रूपले ऊ त्यति सम्पन्न छैन भन्ने कुरा स्पष्ट बुझिन्थ्यो। ओहो, पैसा र नाम बीचको दूरी कस्तो तुलनै गर्न नमिल्ने गरी एकअर्कादेखि टाढा छन्। अभावले कलह निम्त्याउँछ भन्छन्, त्यो साँच्चीकै हो रहेछ। यदि ऊ सम्पन्न हुँदो हो त उसकी श्रीमतीले त्यसो भन्न सक्ने थिएन। पत्रकारमाथि एकहोरो सहानुभूति राख्दै मैले त्यो दिन कटाएँ, तर उसलाई प्रत्यक्ष देख्ने इच्छा भने लामो समयसम्म पूरा हुन सकेन। बेलुका म सुत्दा ऊ आएकै हुँदैनथ्यो र बिहानमा हिँड्दा ऊ सुतिरहेको हुन्थ्यो। त्यस बीचमा उसकी श्रीमतीसँग भने राम्रो सम्बन्ध भएको थियो। ऊ प्राय भन्ने गर्थे, मलाई यो किताब कापी कलम र कम्प्युटर जस्ता कुराहरूसँग त घृणा नै लागिसक्यो। उसका कुराबाट थाहा हुन्थ्यो उसलाई लेखपढमा कुनै रुचि छैन र ऊ आफूले चाहेको भन्दा नितान्त फरक जीवन बाँचिरहेकी छ। पत्रिका लिने बहानाले म एकपटक उसको कोठामा पनि छिरेको छु। उसको कोठामा भएका किताबहरू देखेर म कति रोमाञ्चित भएकी थिएँ भनेर म यहाँ वर्णन गर्नै सक्दिनँ। मैले दङ्ग परेर किताबहरू हेरेको देखेर उसले भनेकी थिएँ, ल हेर्नुहोस् दिदी, सम्पत्तिको नाममा यिनै किताबहरू छन्, तत्त्व नछारो। उसको बोलीमा समेटिएको असन्तुष्टिलाई बुझेर पनि नबुझे जस्तै गरी मैले भने, हो नि, ज्ञान र नाम आफैमा ठुलो सम्पत्ति हो। परिचयको भोलिपल्टदेखि नै उसले मलाई दिदी भन्न थालेकी थिए र म भने उसको नामैले बोलाउँथे। रचना, करिब 1 वर्षसम्मको आकल झुक्कल भेटघाट र उसका कुराकानीका आधारमा मैले उसलाई लोग्नेको कमाईमा बाँच्न चाहने सम्पूर्ण रूपले लोग्नेमै निर्भर महिलाको रूपमा पाएकी थिएँ। ऊ चाहन्थे उसको लोग्ने 5-6 बजेतिर हातमा केही न केही तरकारीको झोला बोकेर घर आओस्, उसले बनाएको खाजा खाओस्, उसँग भलाकुसारी गरोस् र समय बिताओस्। शनिबार आफन्तहरू कहाँ दुवैजना भेटघाटमा निस्किन पाइयोस् र समग्रमा उसको लोग्नेले सम्पूर्ण रूपमा उसलाई मात्र सोचोस्। एउटी गृहिणीका लागि आफ्नो लोग्नेलाई लिएर ती कुराहरूको चाहना हुनु अस्वाभाविक पनि होइन। यसका अलावा टेलिसिरियल, सिनेमा जस्ता कुराहरू पनि उसका रुचिका विषय हुन्। कुनै हिन्दी सिरियलको मन छुने दृश्य र संवादलाई लिएर ऊ आफ्नो लोग्नेसँग चर्चा गर्न चाहन्छे। कतै उसको लोग्ने पनि त्यही सिरियलको पात्र जस्तै भइरहेको त छैन भनी शंका व्यक्त गर्न चाहन्छे। तर त्यस्ता कुराहरूमा उसको लोग्नेलाई कुनै रुचि छैन। सिरियलकी मुख्य पात्रको लोग्नेले अर्कै केटीसँग सम्बन्ध गाँसिएपछि घर ढिलो आउने गरेको र उसँगको भावनात्मक सौहार्दतामा कमी आएको दृश्यले उसलाई पटक पटक छस्काएको छ। कति पटक त उसले आफ्नो लोग्नेको ढिलो आगमनलाई यस्तै अर्थ नलगाएकी पनि होइन। तर एक दिन लोग्नेले हात जोडेर, मलाई यस्ता कुराहरूसँग कुनै रुचि छैन, न त फुर्सद नै छ, तिमी किन अनावश्यक सोचेर मलाई टेन्सन दिन्छौ, बरु तिमी मसँग बस्न चाहन्नौ भने आफ्नो खुसी गर्न सक्छौ, अहिले म धेरै थाकेको छु, कृपया सुत्न देऊ भनेपछि उसलाई शङ्का लागे पनि व्यक्त गर्न भने छाडेकी छे। उसले कतिपटक मसँग भनेकी छे, घरमा फोन भने प्रहरी, आर्मीका हाकिमहरूदेखि लिएर नेता र मन्त्रीहरूसम्मको आउँछ, तर एउटा चाडबाड आयो भने कसरी टारौँ भन्ने हुन्छ, छोराछोरीको स्कुलबाट बिलाउने बेला भइसक्यो, एक सेट गहना र एकचोर राम्रो लुगा नहालेको कति भइसक्यो, यस्तो पनि जिन्दगी हुन्छ, उहाँलाई केही मतलबै छैन, राति सधैँ थाकेको छु भन्नुहुन्छ, बिहान उठ्न पाएको छैन, हिँड्न हतार हुन्छ, के मेरो चाहिँ कुनै चाहना हुँदैन। त्यहाँ आएको करिब 3 महिनापछि मात्रै मैले उसको पत्रकार लोग्नेलाई भेट्ने मौका पाएँ। पातलो शरीर, गम्भीर प्रकृतिको अनुहार, तिल चामले फुलेको कपाल, यस्तै थियो उसको बाहिरी रूप। एउटै फ्ल्याटमा बसेको भनेर के गर्ने, तपाईँसँग त मेरो भेटै भएको थिएन। मैले नै कुराकानीको सुरुवात गरेँ। उसले लेखेका समाचार, समाचार विश्लेषण, लेख र यात्रा संस्मरणको सिलसिलेबर वर्णन गरिदिएपछि ऊ दङ्ग पर्यो र भन्यो, मलाई खुसी लाग्यो, तपाईँ कति सूक्ष्म अध्ययन गर्नुहुँदो रहेछ। साथै उसले आफूले मुलुकका विभिन्न भागमा गएर रिपोर्टिङ गर्ने क्रममा द्वन्द्वका विषयमा देखे भोगेका कुराहरूलाई लिएर एउटा किताब निकाल्न लागेको जानकारी पनि दियो र भन्यो, खै प्रकाशक भेटिन्छ कि भेटिँदैन, तपाईँ जस्तो नाम चलेको मान्छेको किताब जसले पनि छापिहाल्छ नि। मैले भने, कुरै कुरामा साहित्य र पत्रकारिताको भेद खुलाउँदै उसले भन्यो, म अहिले जे गरिरहेको छु त्यो बाँचुन्जेलसम्मका निम्ति मात्रै हो, तर राम्रो साहित्य सिर्जनाले मरेपछि पनि अमर बनाइरहन्छ। पत्रकारिता त छिडेको गरुन्जेल के नै गरिरहेको छु जस्तो, तर मरेको भोलिपल्टदेखि खासै अर्थ राख्दैन। हेर्नुहोस् न, किशोरी रमण राणाले जीवनभर पत्रकारिता गरे तर अहिले नाम निशान छैन, तर जम्मा 11 कथाले गुरुप्रसाद मैनालीलाई अमर बनाएको छ। हो नि, मैले सही थपे, लाग्यो ओहो, उसकी र उसकी स्वास्नीको संसार कति भिन्न छ। म जीवनदेखि दिक्क भइसके। एक साँझ रचनाको मुखबाट निस्किएका यी शब्दहरूले मलाई दुखी बनायो। तिमी पुरै लोग्नेमा निर्भर भएका कारणले तिमीलाई यस्तो लागेको हो, उसले तिमीलाई सुविधा दिएन भन्ने बारेमा मात्र तिमी सोचिरहेकी छौ, उसले गरेको दुःख र कामको बोझसँग तिमीलाई कुनै चासो छैन, तिमी आफै केही किन गर्दिनौ। मैले भने, हेर तिमीलाई लेखपढमा अलिकति मात्रै पनि रुचि भइदिएको भए तिमी जति खुसी र सुखी अहिले कोही हुने थिएन। आफूले कमाएर जिन्दगी चलाउने झन्झटबाट मुक्त भई सृजनात्मक काममा लाग्न पाउनु जीवनको सबैभन्दा सुखद पक्ष हो। जीवन कसरी जिउने भन्ने कुरा जीवनप्रतिको तिम्रो दृष्टिकोणमा भर पर्छ। तिमी जेलाई सुख देखिरहेकी छौ त्यो अरूका निम्ति नहुन सक्छ। घरमा बसेर टेलिसिरियल हेर्नु वा राम्रा लुगा लगाएर नातेदार कहाँ जानु या दिनभर कोसीमा बसेर घाम ताप्नु, साँझ भएपछि छिमेकीहरूसँग लोग्नेको गुण र दोषका बारेमा कुरा गरेर समय गुजार्नु पनि कुनै जिन्दगी हो? हो, तिमीले घर सम्हालिदिएका कारण तिम्रो श्रीमानलाई सजिलो भएको छ, घरमा आउन साथ खान पाएको छ, तिमीले धोएका सुकिला लुगा लगाएर हिँड्न पाएको छ, बच्चाहरूको छुट्टीमा रेखदेख तिमीले गरेकी छौ, तिम्रो श्रीमानको करियरमा तिम्रो ठुलो योगदान छ। त्यो कुरा व्यक्त नगरे पनि उसले पक्कै महसुस गरेको होला। हेर, तिमी पढे लेखेकी छौ, तिमीले चाह्यौ भने आत्मनिर्भर बन्न सक्छौ, तिमीले केही गर्न थाल्यौ भने अहिले तिम्रा निम्ति बोझ र लामो भएको यही समय कति छोटो र सुन्दर हुनेछ, तिमी किन सोच्दिनौ। मेरो लामो लेक्चरपछि उसले केही बुझे जस्तो गरी र टाउको हल्लाई। त्यसको 1 हप्तासम्म मैले उसलाई घरमा देखिन। लाग्यो सायद उनीहरू बीच ठाकठुक पर्यो होला र ऊ माइत गएकी होली। शनिबारको साँझ ऊ मसँग भनिरहेकी थिए, अहिले उहाँको जस्तै दिनचर्या मेरो भएको भए के हुन्थ्यो होला। मैले केही सोच्दै नसोची फ्याटो भनिदिएँ, के हुनु र, तिमीहरू अहिले सँगै हुने थिएनौ। एक रात अबेलासम्म ऊ मसँग कुरा गरेर बसी। उसको मुहारमा पहिलो पटक मैले त्यस्तो खुसी देखेको थिएँ। उसले भनी, म आफूलाई परिवर्तन गर्न चाहन्छु, आत्मनिर्भर भएर आफ्नै खुट्टामा उभिन चाहन्छु। सायद उसले कतै काम गर्न पाउने करिब करिब निश्चित भएको थियो, त्यसैले ऊ खुसी भएकी थिए। उसका कुराहरूबाट मैले त्यही अन्दाज गरेकी थिएँ। उसले नबताएपछि मैले सोधिरहन आवश्यक ठानेन, तर ऊ भन्दै गए, अझ उहाँ चाँडै आइदिए हुन्थ्यो जस्तो लागेको छ, मेरो कुरा सुनेर उहाँलाई अचम्म लाग्न सक्छ, म सरप्राइज दिन चाहन्छु। ऊ आफ्नो कोठामा गएको एक घण्टा जतिपछि त्यस्तै 12 बजेतिर गेट खोलेको आवाज आयो। उही पत्रकार आएको हो भनी अन्दाज गर्न मलाई गाह्रो थिएन, तर त्यस दिन अरू पनि कोही बोलेको आवाज मैले सुने। म पिउजी भएकाले प्यासेजको ढोका मैले नै खोलिदिए। ढोका खोल्न साथ त्यहाँ उभिएका 2 जना मध्ये एकले अलि हडबडाएर भन्यो, साँझको एउटा पार्टीबाट अफिस फर्कने क्रममा दाईको दुर्घटना भयो, उहाँ साथीको मोटरसाइकलको पछाडि बस्नु भएको रहेछ, अहिले हस्पिटलमा हुनुहुन्छ। उसको संवाद पूरा नहुँदै रचना हाम्रो छेउमा आइसकेकी थिए। हतार हतार हामी सबै हस्पिटलतिर दौडियौं। आइसियूमा राखिएको उसको लोग्नेको छेत विच्छेद शरीर देखेर ऊ नराम्रोसँग घाली। मैले यसो उसको मुखमा हेरे, अक्सिजन दिएर कृत्रिम श्वास प्रश्वासमा उसलाई राखिएको थियो। केही क्षण पछाडि अक्सिजन निकालेर हाम्रै आँखा अगाडि उसलाई मृत घोषणा गरियो। रेडियो टेलिभिजन पत्र पत्रिका जताततै उसको मृत्युको समाचार आयो। रचना धेरै दिनसम्म नराम्रोसँग रोइरही 45 दिनको तिथिमा पत्र पत्रिकामा उसका बारेमा प्रकाशित संस्मरण र समवेदनाहरू हेर्दै उसले भनी, अहिलेसम्म उहाँको बारेमा त्यत्तिकै छापिरहेको छ। म भन्न चाहन्थे तिम्रो श्रीमानको नाम र परिचय नै उसको कमाई हो, रात दिनको दौडधुप र अभावग्रस्त जीवन बाँचेर आर्जन गरेको सम्पत्ति हो। तर यो कुरालाई मनमै राख्दै मैले भने, अब तिमीले मन दरो गर्नुपर्छ। सम्झ तिमी यात्रामा एक्लै थियौ, केही समयका निम्ति तिमीहरूको भेट भएको थियो, र जीवनको अनिश्चित यात्रामा तिमी पुनः एक्लै भएकी छौ। उसले लगातार आँखाबाट आँसु झारिरही।